Book 2 68 68 كبير صغير چھوٹا بڑا كبير وصغير چھوٹا اور بڑا چھوٹا اور بڑا الفیل کبیر ہاتھی بڑا ہوتا ہے ہاتھی بڑا ہوتا ہے الفأر صغیر چوہا چھوٹا ہوتا ہے چوہا چھوٹا ہوتا ہے مظلم و مضیء اندھیرا اور پرکاش اندھیرا اور پرکاش اللیل مظلم رات اندھیری ہوتی ہے رات اندھیری ہوتی ہے النہار مشرق دن پرکاشمے ہوتا ہے دن پرکاشمے ہوتا ہے کبیر السن وشاب بوڑھا بوڑھی بوڑھے اور یووا بوڑھا بوڑھی بوڑھے اور یووا جدنا کبیر السن جدا ہمارے دادا بہت بوڑھے ہیں ہمارے دادا بہت بوڑھے ہیں قبل 70 سنہ كان لا يزال شابا 70 वर्ष पहले वे भी युवा थे 70 वर्ष पहले वे भी युवा थे जमील व कबीह सुंदर और कुरूप सुंदर और कुरूप الفراشه جميله तितली सुंदर होती है तितली सुंदर होती है العنكبوت قبيحه मकड़ी कुरूप होती है मकड़ी कुरूप होती है سمين ونحيف मोटा मोटी मोटे और पतला पतली पतले मोटा मोटी मोटे और पतला पतली पतले امرأة وزنها 100 كيلو هي سمينة 100 किलो वाली स्त्री मोटी होती है 100 किलो वाली स्त्री मोटी होती है رجل وزنه 50 كيلو هو نحيف 50 किलो वाला आदमी पतला होता है 50 किलो वाला आदमी पतला होता है غالي الثمن ورخيص महंगा और सस्ता महंगा और सस्ता السيارة غالية الثمن गाड़ी महंगी है गाड़ी महंगी है الجريدة رخيصة أخبار سستا ہے أخبار سستا ہے